नजरैले हान्छु अंकुश तिमीलाई, नजरैले हान्छु अंकुश तिमीलाई, अंगाली राख जुनी जुनीलाई। त्यो रुपैमा आँखा लाउने कहिनो होला, किन गर्छौ आना कानी, भइसक्यो बेला। तिम्रो फिगर, तिम्रो फिगर कोका कोला, तिम्रो फिगर कोका कोला। म आफै मारेर गर्दिन भलाई, म आफै मारेर गर्दिन भलाई, तू मलाई जलाउँछु कोडी र सलाई। युनिकै छ पारा, तिमी मेरो हुन्छौ अब साक्षी राखे सारा। मेरो यो मनलाई कन्फ्युजनमा पार्यो, के गरौ भो किन यस्तो गर्यो। कति गर्छौ आना कानी, भइसक्यो बेला। समय